ماسر سبالی دلے او د چامخ چی مدرست ورس کی اونلی داستا مخا زپتا پسی راغلے پداما خیما کتنوی ما بس کول پداما خیما کتم من وستا پادر کی پا جنتا کی دیراو خود بلا مخا رحمت تا پا مخ دوران دنیا بوری دے بے تاور سرگن مکڑا دا دنیا مخر چتا سنگم دل بر پلاس کی جام دے چتا سنگم دل بر پلاس کی جام دے ننو رنگ دا زمانی زمان غلام دے दर्शन पमा की प दुनिया रगले हरे ओ भी आराम दे प दुनिया रगले हरे ओ भी आराम दे ननो रंग द जमानी जमा गुलाम दे ननो रंग द जमानी जमा गुलाम दे सीधा संगत दिल भर पला की जान दे सीधा संगत दिल भर पला की जान दे दुनिया चरी दरहमाना बेगमी प दुनिया चरी दरहमाना बेगमी प दुनिया चरी दरहमाना यो बेगम दे शुक्र उखई कदाम दे यो बेगम दे शुक्र उखई कदाम दे ननो रंग जमानी जमा गुलाम दे दिल भर पला की जान दे चिता संगत दिल भर पला की जान दे ननौ रंग द जमाने जमा गुलाम दे ननौ रंग द जमाने जमा गुलाम दे चिता संगत दिल भर पला की जान दे चिता संगत दिल भर पला की जान दे चिता संगत दिल भर पला की जान दे चिता संगत दिल भर पला